रेडियो अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556530290 रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी कराइन। एटिच्यूड मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालद्वारा हङकङ 7 विकेटले पराजित, नेपाल एसिसी च्याम्पियनसिपका लागि छनौट। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना आउने क्रम जारी, अध्यक्षमा विष्टसहित प्यानल के वर्चस्व। एमालेको महाधिवेशनको मिति सर्यो, एकीकृत नेकपा माओवादीको बन्द सत्र भोलिसम्मका लागि स्थगित, नेतृत्व चयनमा विवाद। सिन्धुलीको करकरीमा बस दुर्घटना हुँदा 6 जनाको ज्यान गयो, चितवनमा 21,000 नगद सहित 4 जना जुवाडे पक्राउ। र सिरियामा आसन्न राष्ट्रपति पदको चुनावका लागि 3 जनाको नाम घोषणा, हालका राष्ट्रपति असदको पनि उम्मेद्वारी। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। एसएससी प्रिमियर लिग क्रिकेटमा हङकङलाई 7 विकेटले हराउँदै नेपाल एसएससी च्याम्पियनशीपका लागि छनौट भएको छ। एसएससी च्याम्पियनशीप आउँदो डिसेम्बरमा युएमा हुनेछ। डक वोल्ट लुइस मेथड अनुसार जितका लागि 38 ओभरमा 144 रन बनाउनु पर्ने लक्ष्य नेपालले निर्धारित लक्ष्य 23 बल बाँकी छँदै 3 विकेट गुमाएर भेट्टायो। शुरूमा हङकङले दिएको 182 रनको लक्ष्य पछ्याएको नेपालले 27.4 ओभर खेल्दै 3 विकेट गुमाएर 121 रन बनाएको अवस्थामा पानी परेपछि खेल केही बेर रोकिएको थियो। पछि पानी रोकिएकाले खेललाई 38 ओभरमा घटाई नेपाललाई 144 रन बनाउनु पर्ने नयाँ लक्ष्य दिइएको हो, जुन लक्ष्य नेपालले 34.1 ओभरमा पूरा गरेको हो। नेपालका पारस खड्का 43 र शरद भेसवाकर 19 रनमा नट आउट रहे। नेपालका नरेश बुडा एरे 41 रन बनाउँदै आउट भए, यस्तै सुभाष खकुरेल 16 र ज्ञानेन्द्र मल्ल 15 रनमा आउट भए। यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको वायुमास ओभल मैदानमा टसारेर ब्याटिङको निम्तो पाएको हङकङले 141.5 ओभरमा 181 रन बनाएर अल आउट भयो। नेपालका सुमपाल कामीले 4 विकेट लिए भने बसन्त रेग्मीले 3 तथा राष्ट्रिय टीमबाट डेब्यू गरेका आरिफ शेखले 19 ओभर बलिङ गर्दै एक मेडन राखेर रा महत्वपूर्ण 2 विकेटले 106 रन बनाएका हङकङका ओपनर इरफान अहमदलाई 141 ओभरको 5 बलमा बसन्त रेग्मीले 10 विकेटको रूपमा शक्ति बाट क्याच गराए। आज नै भएका अरू खेलमा अफगानिस्तान र युए विजयी भएका छन्। अफगानिस्तानले ओमानलाई 5 विकेटले हरायो भने युएले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गरेको छ। नेपालले बुधबार अफगानिस्तानसँग खेल्नेछ। अफगानिस्तान र ओमान पनि एसएससी च्याम्पियनशीपका लागि छनौट भइसकेका छन्। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना भइरहेको छ। मतगणना अनुसार अध्यक्षका प्रत्याशी महेन्द्र विष्टले 399 मत प्राप्त गर्नु भएको छ भने पोषण केसीले 337 मत ल्याउनु भएको छ। यो दिउँसो 3 बजेसम्मको नतिजा हो। त्यस्तै खुल्ला उपाध्यक्षका किलबहादुर भण्डारीले 358 मत ल्याउनु भएको छ भने युनियनका रामजी दाहालले 335 मत प्राप्त गर्नु भएको छ। युनियन तर्फकी उपाध्यक्ष अनिता बिन्दुले 373 मत ल्याउनु भएको छ भने संयुक्त प्यानलका महेश दासको पछिल्लो मत परिणाम प्राप्त भएको छैन। महासचिवमा उम्मेद्वारी दिएका संयुक्त व्यवसाय व्यावसायिक प्यानलका उजिर मगरले 389 मत ल्याउनु भएको छ भने युनियनका जगत नेपालले 333 मत प्राप्त गर्नुभएको छ। यसै गरी एसोसिएट तर्फका दुवै केन्द्रीय सदस्य पदमा युनियनले जितेको छ। भूगोलतर्फका एक केन्द्रीय सदस्य बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जित हात पारेको छ। नतिजा अनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरि सिलवालले जितेका छन्। वाग्लेको 87 र सिलवालको 77 मत आएको छ। पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन्। पोखरेलको 101 र लम्सालको 84 मत आएको छ। मध्यमाञ्चलमा प्रगतिशील समूहका चिरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी भएका छन्। मास्केले 92 र महतोले 103 मत पाएका छन्। पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारायण गौतम र रुद्र भट्टले जितेका छन्। प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सूरज आचार्य र रोशनपुरी विजयी बनेका छन्। कर्णालीमा प्रगतिशील प्यानलका नवराज महतराले 27 मत ल्याएर जितेका छन् भने सुदूरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन्। एसोसिएट तर्फ युनियनका उम्मेद्वार प्रदीप नेवाने र प्रकाश तिमल सिन्हाले जितेका हुन्। नेकपा एमालेको महाधिवेशनको मिति फेरि सरेको छ। पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन अनुसार 19 गतेदेखि काठमाडौँमा गर्ने निर्णय गरेको हो। स्थायी समितिको सिफारिश अनुसार बैठकमा अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशन अनुसार 19 गतेदेखि 25 गतेसम्म गर्ने प्रस्ताव गर्नुभएको थियो। सचिव विष्णु पौडेलले केपी ओली अस्वस्थ भएका कारण महाधिवेशन सरेको भन्ने अनुमान सत्य नभएको जानकारी दिनुभयो। पौडेलले महाधिवेशन ओलीको स्वास्थ्यको कुनै सम्बन्ध नरहेको बताउनुभयो। शक्ति बाँडफाँडको विषयले महाधिवेशन सरेको भन्ने पनि सत्य नभएको उहाँले बताउनुभयो। उहाँले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न छलफल भइरहेको जानकारी समेत दिनुभयो। अध्यक्ष खनालको महाधिवेशन सार्ने प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेको थियो। यसअघि जेठ 3 गतेका लागि तय भएको एमाले महाधिवेशन जेठ 24 गतेका लागि सरेको थियो। एमाले महाधिवेशन सार्ने प्रस्ताव बैठकमा राखे लगत्तै गणेश सिमौसिना, योगेश भट्टाई, उद्धव पन्त, उर्वादत्त पन्त, विजय पौडेल, किरण गुरूङ लगायत महाधिवेशन सार्न नहुने भन्दै आपत्ति जनाएका थिए। उनीहरूले पटक पटक महाधिवेशन सार्दा नराम्रो सन्देश जाने भन्दै तोकिएकै समयमा गर्नुपर्नेमा जोड़ दिएका थिए। बैठकमा भट्टराईले वर्षाको बेला देशभरबाट प्रतिनिधि आउन कठिन हुने भन्दै महाधिवेशन सार्न नहुने बताउनुभयो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले अध्यक्ष झलनाथ खनाले दस्तावेज तयार गर्न अलमल गरेको संगठन र विधान सम्बन्धी प्रस्ताव मसौदा समितिमा अहिलेसम्म पनि नपठाएको भन्दै असन्तुष्टि जनाएका थिए। जवाफमा अध्यक्ष खनालले दस्तावेज तयार गर्न समय अपुग भएकाले महाधिवेशन सार्नुपर्ने बाध्यता भएको बताउनुभयो। बैठकले महाधिवेशनलाई मध्यनजर गर्दै जेठ 30 गते भित्र देशभर प्रतिनिधि निर्वाचन गर्ने निर्देशन दिएको एमाले प्रचार विभाग प्रमुख प्रदीप गेवालीले जानकारी दिनुभयो। एमाले केन्द्रीय सदस्य ललित बस्नेतका अनुसार अहिलेसम्म 60 जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ। जिल्लामा विवाद रहेको छ। महाधिवेशनका विषयमा थप छलफल गर्न एमाले जेठ 11 गतेदेखि 13 गतेसम्म केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकको शुरूमा अध्यक्ष झलनाथ खनालले संविधान सभाका काम हेर्दा समयमा संविधान जारी हुने आशा पलाएको बताउनु भएको थियो। उहाँले सर्वसम्मत रूपमा सभापतिहरूको चयन भएको भन्दै संविधान निर्माणको आशा पलाएको बताउनुभयो। आइतबार राति बालुवाटारमा कंग्रेससँग छलफल भएको भन्दै उहाँले संविधान सभाका सभापतिहरू कंग्रेसले र एमाले समान चाचार ओटा लिने विषयमा सहमति भएको जानकारी दिनुभयो। बैठकमा उहाँले पछिल्लो समय सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाउनुभयो। संवैधानिक निकाय र राजदूतहरू नियुक्तिमा कंग्रेसले ढिलाइ गरेको भन्दै उहाँले कोइराला नेतृत्वको सरकारलाई सुस्तको संज्ञा दिनुभयो। अध्यक्ष खनालले कंग्रेससँग भएको सहमति अनुसार 26 मनोनित सीटमा आफूले 8 पाउने बताउनुभयो। उहाँले कंग्रेसलाई 9, एमालेलाई 8, माओवादीलाई 4, राप्रपा नेपाललाई 1, मधेसी दलहरूलाई 1 र साना दलहरूलाई 2 सीट दिने विषयमा छलफल भएको बताउनुभयो। 26 मनोनित सीटका विषयमा माओवादीसँग पनि छलफल गरेर चाँडै सहमतिमा पुगिने सचिव पौडेलले जानकारी दिनुभयो। अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन संशोधन तथा सर्वसम्मत नेतृत्व चयनमा एकीकृत नेकपा माओवादी असफल बन्दै गएको छ। आन्तरिक बैठकमा रूमलिएको ए माओवादीले जारी सम्मेलनको बन्द सत्र फेरि स्थगित गरेको छ। भोलि बिहान 8 बजेसम्मको लागि बन्द सत्र स्थगित भएको ए माओवादी स्रोतले बताएको छ। आइतबार दिउँसो 2 बजेदेखि स्थगित भएको सम्मेलन नेतृत्व विवादका कारण सुचारू हुन सकेको थिएन। नेताहरूले सहमतिको प्रयत्न भइरहेकाले समय थप गरेको दावी स्रोतले गरे पनि पार्टी प्रवक्ता दिनेन्द्र शर्माले औपचारिक प्रतिक्रिया दिनुभएको छैन। सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि 22 समूहले छलफल गरेर सुझाव पेश गरिसकेपछि थप प्रक्रिया अघि बढ्न सकेको छैन। पार्टीलाई गतिशील र चुस्त बनाउने भन्दै शुरू भएको ए माओवादीको विराटनगर सम्मेलन 2 दिनदेखि अन्यलमा परेपछि देशभरका प्रतिनिधिहरूमा निराशा उत्पन्न हुन थालेको छ। उनीहरूले आफूहरूलाई नेतृत्वले गुमराहमा राखेर भागभण्डा गर्न खोजेको भन्दै विरोध समेत गरेका छन्। बिहान 8 बजे शुरू हुने भनेको बन्द सत्र दिउँसो 1 बजे 3 बजे हुँदै मंगलबार भोलि बिहान 8 बजेसम्मका लागि स्थगित भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा नेताहरूबीच कुरा नमिलेको अनुमान गरिएको छ। बन्द सत्रमा सहभागी प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचनको माग गरिरहेका छन् भने नेताहरू सर्वसम्मतको प्रयत्न गरिरहेका छन्। यसले गर्दा सहज ढंगबाट नेतृत्व चयन नभएको हो। यसैबीच ए माओवादी वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई आज बेलुकी काठमाडौँ फर्कनुहुने भएको छ। विराटनगरमा नेतृत्व विवाद भइरहेको बेला नेता भट्टराई काठमाडौँ फर्कने कुराले प्रतिनिधिहरू थप अन्यलमा भएका छन्। सुरक्षा स्रोतका अनुसार भट्टराई साँझ 5:45 उडानबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको र अहिलेसम्म कार्यक्रम परिवर्तन भएको कुनै सूचना दिएको छैन। महिला तथा बालबालिका मन्त्री निलम केसीले गृह श्रमिक महिलाहरूको जीवन स्तर उकास्न सरकारले विस्तृत योजना ल्याउन लागि बताउनु भएको छ। आज राजधानीमा भएको अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि सामाजिक सुरक्षा विषयक अन्तर्क्रियामा उहाँले अनौपचारिक क्षेत्रका झण्डै 90% श्रम शक्तिको अवस्था अहिले पनि जोखिममा रहेकाले उनीहरूको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने तयारी गरेको उहाँले बताउनुभयो। उनीहरूले अहिले पनि मर्यादित र सुरक्षित जीवन यापन गर्न सक्ने वातावरण नभएको भन्दै सरकारले त्यस्ता अनौपचारिक क्षेत्रका श्रमिकहरूका बालबालिकालाई निशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउन गृह कार्य गरिरहेको पनि जानकारी दिनुभयो। सिन्धुलीको कर्कलेमा बस दुर्घटना हुँदा 6 जनाको ज्यान गएको छ। दुर्घटनामा 32 जना घाइते भएका छन्। काठमाडौँबाट सिन्धुलीको लागि छुटेको बादुख 6606 नम्बरको बस कमलामाई नगरपालिका कर्करेमा सड़कबाट खस्दा घटनास्थलमै 6 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान दुर्घटनामा घाइते मध्ये 11 जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने 10 जनाको सिन्धुली जिल्ला अस्पताल, 8 जनाको धनुषाको लालगढ़ र 4 जनाको मौतरीको बर्दीवासमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगीमारा गाविस जवाङ खोला र चितवनको फिस्लिङमा गएको पहिरोको कारण आज बिहानैदेखि अवरूद्ध भएको सड़क दिउँसोबाट खुलेको छ। रातिदेखि पानी परेपछि आज बिहान पख गएको पहिरोले सड़क अवरूद्ध हुँदा संयौं सवारी साधन जाममा परेका थिए। दुई ठाउँमा गएको पहिरो सड़क डिभिजन कार्यालयको डोजरले हटाएको हो। पृथ्वी राजमार्गमा दैनिक 7400 हरारीमा सवारी साधन आउजाउन गर्ने ट्राफिक तथ्याङ्क छ। बिहानको 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि साँझ 7 बजेसम्म राजमार्गमा अत्याधिक सवारी चाप हुने गर्छ। उता काठमाडौँबाट कुलेखानी हुँदै हेटौँडा जोड्ने सड़क अझै 15 दिन बन्द हुने भएको छ। मरमतको लागि भन्दै गएको चैत 20 गतेदेखि 1 महिना दिउँसोको समयमा बन्द भएको सड़क मरमत नसकेकाले फेरि बन्द गरिएको हो। तोकेको समयमा काम नसकेकाले फेरि 15 दिन गाड़ी नचलाउन अनुरोध गरिएको सड़क डिभिजन कार्यालय हेटौँडाले जनाएको जिल्ला प्रहरी कार्यालय चितवनले 21,175 रूपियाँ सहित 4 जना जुवाडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर नगरपालिकाका 11 बस्ने प्रदीप सुवेदी, धनलाल बुढा, दिवस दवाड़ी र विनोद अधिकारी रहेका छन्। आज बिहान भरतपुर नगरपालिका वडा नम्बर 11 बर्मेली टोल स्थित विनोद अधिकारीको घरबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तर्गत कार्यवाही गरिने जिल्ला प्रहरीकाले चितवनका प्रहरी नायब उपरीक्षक सञ्जय बहादुर राउतले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय चितवनको मुद्दा फाँटमा चालू आर्थिक वर्षमा 125 स्थान सार्वजनिक मुद्दाहरू फैसला भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारीका रूपमा नरेन्द्र राज शर्मा आएपछि सार्वजनिक मुद्दाहरूको फैसला चाँडो हुन थालेको हो। अघिल्लो आर्थिक वर्षमा म्याद थप भएका 111 स्थान मुद्दा र यस आर्थिक वर्षका 8 गरी सुसंख्यामा मुद्दा फैसला भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा 338 स्थान मुद्दा दर्ता भएका थिए भने यस आर्थिक वर्षको चैत महिनासम्ममा 221 स्थान सार्वजनिक मुद्दा दर्ता भएका छन्। पूर्वी चितवनको पदमपुरमा रहेको जनहित राष्ट्रिय प्राथमिक विद्यालयलाई आज विज्ञानसँग सम्बन्धित सामग्री सहयोग भएको छ। बाल कल्याण संस्था नेपाल र जर्मनी नागरिक पाउली र इन्द्रले विद्यालयलाई सूक्ष्म दर्शक यन्त्र सहित अन्य विज्ञान सामग्री सहयोग गरेका हुन्। विद्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष केशव खनाल र राजेन्द्र खनाल तथा जर्मनी नागरिक पाउली र इन्द्रले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर गुरूङ र प्रधानध्यापक भरतराज रेग्मीलाई सु सामग्री हस्तान्तरण गरेका हुन्। बाल कल्याण संस्था र जर्मनी नागरिक पाउरी र एन्ड्रूले यसअघि विद्यालयको भवन निर्माण गर्नुका साथै कम्प्युटर पनि सहयोग गरेका थिए। सामग्री हस्तान्तरण कार्यक्रम विद्यालयका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको थियो। पूर्वी चितवनमा रहेको गाम्बेसी चेपाङ घरलाई चितवनका व्यवसायी गौरीश्वर सापकोटा र लेखराज पन्तले रिक्सा प्रदान गरेका छन्। चेपाङ घरमा भएका अपाङ्ग बाल बालिकालाई विद्यालय जान आउन समस्या भएपछि व्यवसायीद्वय सापकोटा र पन्त मिलेर रिक्सा सहयोग गर्नुभएको हो। आज गाम्बेसी चेपाङ घरमा पुगी उहाँले रिक्सा दिनुभएको। रिक्सा भएपछि अपाङ्गता भएकाहरूलाई पढ्न जान सजिलो हुने गाम्बेसी चेपाङ घरका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो। नेकपा एमालेका सक्रिय सदस्य शिव प्रसाद पौडेलकी आमा लालकुमारी पौडेलको निधन भएको 13 दिनको पुण्यतिथिमा आज शोकसभा सम्पन्न भएको छ। नेकपा एमालेको वडा कमिटिले आयोजना गरेको शोकसभा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाड़ीको प्रमुख आतिथ्यतामा भएको थियो। शोकसभामा नेकपा एमाले क्षेत्रीय सदस्य रविन्द्र चौधरी, नेकपा एमालेकी नगर कमिटी उपाध्यक्ष ज्वाला बन्न, नेकपा एमाले नगर कमिटी सचिव ईश्वरी अर्याल, नेकपा एमाले वडा सचिव शिव लामिछाने लगायतले शोक मन्तव्य राखेका थिए। नेकपा एमाले वडा नम्बर 4 अध्यक्ष कृष्ण प्रसाद कडेलको अध्यक्षतामा शोकसभा सम्पन्न भएको थियो। अमेरिका जानका लागि भरिएको डेबी चिट्ठा कार्यक्रम 2015 नतिजामा गडबडी भएको जनाउँदै नेपाल स्थित अमेरिकन दूतावासले नतिजा दोहोऱ्याएर हेर्न आग्रह गरेको छ। वेबसाइटमा देखिएको प्राविधिक समस्याका कारण परिणाममा तलमाथि भएको हुन सक्ने भएकाले नतिजा पुनः एकपटक दोहोऱ्याएर हेर्न दूतावासले आग्रह गरेको हो। 1 मे 2014 सार्वजनिक गरेको चिट्ठा कार्यक्रमको नतिजा वेबसाइटमा देखिएको प्राविधिक समस्याले गलत सूचना पाउनु भएको हुन सक्छ। अमेरिकी दूतावासले भनेको छ, डेबी चिट्ठा कार्यक्रममा तपाईँ सानिएको वा नभएको पक्का गर्न पुनः एकपटक नतिजाबारे जाँच गर्न अनुरोध गरेको छ। अमेरिका जान चाहनेका लागि सञ्चालित चिट्ठा कार्यक्रमको नतिजा 1 मेमा सार्वजनिक गरिएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि शीर्ष नेताले चर्को आलोचना गरेको प्रति तपाईँ के भन्नुहुन्छ? ए स्वाभाविक बे पार्टी फुट्ने संकेत सी पदका लागि हाना थाप तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए स्वाभाविक भन्नेमा 38% बे पार्टी फुट्ने संकेत भन्नेमा 27% सी पदका लागि हन्ता भन्नेमा 35% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालको प्रदर्शनप्रति तपाईँको विचार के छ? ए उत्कृष्ट विचित्त बुझाउने बाटो सी अति मेहनत गर्नु छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 मा पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन मा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ डुडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसी काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 0656-65-063 मोबाइल नम्बर 98551-7743। मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रममा 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहान पानी परे तापनि दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। सिरियाको संवैधानिक अदालतले आगामी जूनमा हुन लागेको राष्ट्रपति पदका निर्वाचनको लागि 3 जना उम्मेद्वारको नाम घोषणा गरेको छ। राष्ट्रपति पदको निर्वाचनको उम्मेद्वारमा हालका राष्ट्रपति बसर अल असद सहित माहिर अब्दुल हाजिफ हाजिर र हसन बिन अब्दुल्लाह अल नुरी रहेका छन्। हाजिर र नुरी सिरियालीको सांसद हुन्। आउँदो जुन 3 मा सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रपति असदको शासन विरूद्ध विद्रोहीहरूले देशभर प्रदर्शन जारी राखेकाले निर्वाचनमा सहभागी हुने मतदाताको संख्या भने यकिन भएको छैन। असद विरूद्ध सिरियामा 3 वर्षदेखि जारी संघर्षमा झण्डै 1.5 लाख जनता मारिएका छन् भने 10 लाख भन्दा बढी सर्वसाधारण देश छाड्न बाध्य भएका छन्। खेल समाचार। मनाय मर्साङदी क्लब समूह विजेता बन्दै एएफसी प्रेसिडेन्ट कपको अन्तिम चरणको लागि छनौट भएको छ। एकखेल अग्नि प्रतियोगिताको अन्तिम चरणका लागि छनौट भएको नेपालको ए डिभिजन लिग विजेता मनाङले आज मंगोलियाको इर्सिम क्लबसँग गोल रहेर बराबरी खेले पनि गोल अन्तरका आधारमा समूह विजेता बनेको हो। एएफसी प्रेसिडेन्ट कपको फाइनल चरणका खेलहरू आगामी सेप्टेम्बरमा हुनेछन्। मनाङले पहिलो खेलमा कम्बोडियाको सेभिरिङ एफएफलाई 6-3 हराएको थियो। सेभरिङ एर्सिमसँग पनि पराजित भएकोले प्रतियोगिताबाट बाहिरिएको छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। एसएससी प्रिमियर लीग क्रिकेटमा नेपालद्वारा हङकङ 7 विकेटले पराजित नेपाल एसएससी च्याम्पियनशीपका लागि छनौट। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना जारी। अध्यक्षमा विष्ट सहित प्यानलकै वर्चस्व। एमालेको महाधिवेशनको मिति सर्यो। एकीकृत नेकपा माओवादीको बन्द सत्र फेरि भोलिसम्मका लागि स्थगित। नेतृत्व चयनमा विवाद। सिन्धुलीको कर्करेमा बस दुर्घटना हुँदा 6 जनाको ज्यान गयो। चितवनमा 21,000 नगद सहित 4 जना जुवाड़े पक्राउ। र सिरियामा आसन्न राष्ट्रपति पदको चुनावका लागि 3 जनाको नाम घोषणा। हालका राष्ट्रपति असदको पनि उम्मेद्वारी। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भए नमस्कार। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556-5362-290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्थाका साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।